ينبأ الإنسان يومئذ بما قدم وأخر. آگاہ کر دیا جائے گا، بتا دیا جائے گا انسان کو، یومئذ اس دن، کیا؟ بما قدم، جو اس نے آگے بھیجا، وأخر، اور جو اس نے پیچھے چھوڑا. ہر انسان کو اس کے اعمال بتا دیے جائیں گے. وَوَجَدُوا مَا عَمِلُوا حَاضِرًا، اور وہ پا لیں گے جو بھی انہوں نے عمل کیے ہوں گے حاضر سامنے، اور ان اعمال میں سے جو پہلے کیے یا جو بعد میں کیے، جو زندگی میں کیے یا جو مرنے کے بعد صدقہ جاریہ بنے. قدمہ و اخر، وہ سب کچھ اس کے سامنے آ جائے گا. پھر اسی طرح انسان کو وہ بھی بتا دیا جائے گا جو اسے کرنا چاہیے تھا اور اس نے نہیں کیا، یا جو اس کو نہیں کرنا چاہیے تھا اور وہ اس کو کرتا رہا. یعنی قدمہ و اخر. پھر اسی طرح جن نیکیوں کے کرنے سے اس کو فائدہ ہو سکتا تھا، وہ آگے بڑھ سکتا تھا اور اس نے نہیں کی، ان کی بھی خبر دے دی جائے گی، اور ان اعمال کے بارے میں بھی بتا دیا جائے گا جن میں مبتلا ہو کر وہ پیچھے رہ گیا، دوسرے آگے نکل گئے، اس کی نیکیاں برباد ہو گئیں. سب کچھ اس کے سامنے رکھ دیا جائے گا. اور یہ جو اس کا اہم ترین معنی ہے نا، بما قدم، یہ وہی مفہوم ہے جو سورۃ یاسین میں بھی گزر چکا ہے کہ قیامت کے دن انا نحن نحی الموتا، بے شک ہم ضرور زندہ کریں گے مردوں کو. وَنَكْتُبُ مَا قَدَّمُوا، اور ہم لکھ رہے ہیں جو وہ آگے بھیج رہا ہے. وَآثَارَهُمْ، اور ان کے آثار بھی. وَكُلَّ شَيْءٍ، اور ہر چیز کو. اَحْصَيْنَاهُ فِي اِمَامٍ مُبِينٍ، ہم نے ایک کھلے رجسٹر میں، کھلی کتاب میں خوب گن گن کر لکھ رکھا ہے، شمار کر رکھا ہے. اسی لیے ہر انسان کا نامہ اعمال دو طرح سے تیار ہو رہا ہے. ایک ان اعمال پر مشتمل ہے جو وہ آج کے دن کر رہا ہے، خود اپنے ہاتھ سے آگے بھیج رہا ہے. ایک ان اعمال پر مشتمل ہے جو وہ اپنے بعد میں آثار کی شکل میں چھوڑ رہا ہے، جس کے بارے میں حدیث میں آتا ہے، آپ صلی اللہ علیہ وسلم نے فرمایا، جس شخص نے اسلام میں کوئی نیک بات جاری کی، اس کے لیے اس کے اپنے عمل کا بھی ثواب ہے، اور جو لوگ اس کے بعد اس بات پر عمل کریں ان کا بھی ثواب ہے، بغیر اس کے کہ ان لوگوں کا ثواب کچھ بھی کم ہو، یعنی جو بعد میں اس کے کام کو دیکھ کے کرنے والے تھے. اور جس نے اسلام میں کوئی بری طرح ڈالی، یعنی کوئی برا کام ایجاد کیا، اس پر اس کے اپنے عمل کا بوجھ بھی ہے اور ان سب لوگوں کا بھی جو اس کے بعد اس پر عمل کریں، بغیر اس کے کہ ان لوگوں کے بوجھ میں سے کچھ بھی کمی ہو. اور قدمہ اور اخرہ کو یہ حدیث بھی بہت اچھی طرح واضح کرتی ہے. آپ صلی اللہ علیہ وسلم نے فرمایا، جب انسان فوت ہو جاتا ہے تو اس کا نامہ اعمال بند ہو جاتا ہے، یا عمل موقوف ہو جاتا ہے، سوائے تین چیزوں کے جن کا ثواب اس کو بعد میں بھی ملتا رہتا ہے. ایک صدقہ جاریہ کا، جیسے کوئی شخص کوئی چیز رفاہ عامہ کے لیے بنا جائے یا وقف کر جائے. دوسرے علم کا ثواب، جو انسان سکھا جائے، خواہ خود پڑھائے، خواہ کوئی کتاب لکھے، خواہ کوئی اسکول بنائے، کوئی بھی ایسا کام جس سے لوگ فائدہ اٹھائیں علمی اعتبار سے. اور تیسرے ایسی نیک اولاد جو بعد میں والدین کے لیے دعائیں کرے. یہ چیزیں اخرہ میں شامل ہو جاتی ہیں کہ بعد میں بھی ان کا ثواب انسان کو ملتا چلا جاتا ہے. اب یہاں ایک بات قابل غور ہے کہ ہمارا دین ہمیں کس کس طریقے سے نیکی کرنے کی راہیں سجھاتا ہے اور کن کاموں کی طرف متوجہ کرتا ہے. اگر مسلمان ان اصولوں کو سامنے رکھتے تو آج پیچھے نہ ہوتے. یعنی اچھے راستے پہ مال خرچ کرنا، اولاد کی اچھی تربیت کرنا، اور تعلیم کو عام کرنا، یہ ان اعمال میں سے ہے، اس تجارت میں سے ہے کہ جو کبھی بھی نقصان نہیں پاتی. آج اگر ہم سب مسلمان اپنے لیے ایسے صدقہ جاریہ کی فکر کریں کہ میں کچھ سیکھ لوں، کسی کو سکھا لوں، کچھ لکھنا جانتی ہوں تو لکھوں، پڑھانا جانتی تو پڑھاؤں، نہیں جانتی تو مال ہے تو مال علم کے رستے میں خرچ کروں، تو آپ دیکھیں کہ پوری قوم کی حالت بدل سکتی. اگر سب صاحب علم اور صاحب مال قابل رشک ہو جائیں، جیسا کہ ایک حدیث میں آتا ہے کہ کسی شخص پہ رشک جائز نہیں کہ کسی کو دیکھ کے کہیں ہائے میں بھی ایسا ہوتا، سوائے دو لوگوں کے، ایک وہ جس کے پاس مال ہے اور اس کو وہ دن رات آگے پیچھے دائیں بائیں خرچ کرتا رہتا ہے، اور دوسرا وہ جس کے پاس علم ہے اور وہ اس علم کو آگے پیچھے دائیں بائیں ہر وقت سکھاتا رہتا ہے جب موقع ملتا ہے، سرًا وعلانیہ، لیلًا ونہارًا، ہر موقع پر. تو جب تک یہ دو چیزیں ہمارے معاشرے میں عام نہیں ہوں گی، یعنی مال کا درست استعمال اور ہر شخص کو ایجوکیٹ کرنا، اور خاص طور پر قرآن جب تک سب انسانوں کے پاس نہیں پہنچے گا اصلاح نہیں ہو سکتی حقیقی معنوں میں. اور ان کاموں کے لیے جو بھی انسان کوشش کرے گا اس کے لیے اجر ہی اجر ہے، لیکن سب سے بڑی رکاوٹ اس راستے میں ہم خود ہیں، ہمارا اپنا نفس ہے اور ہماری اپنی سوچ ہے، کیونکہ ہم پہلے ہی اللہ پہ کہہ دیتے ہیں ہم تو کر ہی نہیں سکتے. تو جو شخص یہ کہے کہ ہم کر ہی نہیں سکتے وہ کبھی نہیں کر سکتا. وہ ورلڈ ریکارڈ کی کتاب ہے نا، سب کو معلوم ہے اس کا، کون سی، اتنے تو صورتوں کے نام نہیں آتے ہوں گے جتنے ایسی چیزوں کا خوب پتہ. خیر، اس میں بہت سے لوگوں کے انٹرویوز بھی شامل ہیں جنہوں نے دنیا میں کوئی بہت ہی اعلیٰ رول پلے کیے، یا کلر ہولڈرز، یا پھر بہت نامور لوگ، یعنی دنیا کے کامیاب ترین لوگ یا ریکارڈ توڑنے والے لوگ جن کے وہاں ذکر ہیں. یعنی مشکل ترین کام کیے ہیں لوگوں نے اپنے نام بنانے کے لیے، ناموری کی خاطر. شہرت کی خواہش بھی کتنی شدید خواہشات میں سے ہے نا، اور کتنی اسٹرانگ موٹیویشنز میں سے ہے، جس کی خاطر انسان الٹے سیدھے بہت سے کام کر لیتا ہے اور ساری ساری زندگی بعض اوقات انسان اپنے آپ کو اذیت دیتا ہے. مثلاً اس بات کا ریکارڈ قائم کرنا کہ سب سے لمبے ناخن ہوں کسی کے، سب سے لمبے بال ہوں. تو تصویر دیکھی ہوگی آپ نے اس کی، کہ کس قدر اذیت میں انسان کھانا پینا سونا جاگنا چلنا پھرنا انسانوں کے پاس بیٹھنا ہر چیز اس نے اپنے لیے ساری زندگی حرام کر لی جس نے اتنے لمبے ناخن رکھے. دیکھیے، رکھ لیں لوگ اپنا نام لکھوانے کی خاطر یہ پوری پوری زندگی اذیت میں گزارنے کو تیار ہے، صرف ایک ریکارڈ کی خاطر، ایک کتاب میں نام لکھوانے کی خاطر. اور جن کا نام اللہ کی کتاب میں لکھا جائے یا اللہ کے ہاں پیارے ہو جائے، ان کو ایسی کسی بھی چیز کا شوق نہیں. بہرحال قصہ مختصر یہ کہ اس کتاب میں سینکڑوں اور ہزاروں لوگوں کا ذکر ہے، ان سب کے درمیان ایک بات جو کامن اور مشترک ہے وہ کیا، کہ ان میں سے ہر ایک نے اپنے کام کے بارے میں جب سوچا تو پورے یقین کے ساتھ سوچا کہ میں یہ کام کر لوں گا، میں کر سکتا ہوں، اور ایک بار بھی نہیں سوچا کہ میں نہیں کر سکتا. تو کامیاب ترین لوگ دنیا میں کون ہوتے ہیں؟ جو مشکل سے مشکل حال میں بھی گھبرائے نہ، پریشان نہ ہو، اور اپنی زندگی سے نہ کو نکال دے کہ یہ نہیں ہو سکتا. جب آپ یہ کہیں گے کہ یہ ہو سکتا ہے اور میں کر سکتا ہوں اور اللہ کی مدد ہے میرے ساتھ، تو پھر آپ دیکھیں سب کچھ آپ کر سکتے. اللہ کے دین کا کام بھی جس کے اندر یہ اللہ کی طرف سے سوچ آ گئی کہ میں کر سکتا ہوں، وہ کر بھی لے گا. اللہ تعالیٰ اس کے لیے تو راستے کھول دے گا. ابھی بات ہو رہی تھی نا، اللہ جس کو چاہتا ہدایت دیتا ہے. وہ کیوں جس کو چاہتا دیتا؟ وہ یہی تو دیکھتا ہے کہ کون کیا کرنا چاہتا ہے. جب تک کوئی شخص سنجیدہ نہیں ہوتا، کرنے کے لیے تیار نہیں ہوتا، سیلف موٹیویٹڈ نہیں ہوتا، اس کے اپنے اندر کنوکشن نہیں ہوتی کسی کام کے کرنے کی، اس وقت تک کام نہیں ہوتا. آخرت کا معاملہ بھی ایسا ہی ہے. کبھی بھی کوئی کام کرنے کے لیے یہ نہ دیکھیں کہ یار اس کی فیسلٹی ہے تو میں جلدی سے کر لوں، نہیں، یہ دیکھیں کہ آپ کے اندر اللہ نے کیا پوٹینشیل رکھا، آپ کیا کرنے کے اہل ہیں، کس چیز کا آپ حق ادا کر سکتے، کس کو آپ اپنی جان پہ کھیل کے بھی نبھا سکتے ہیں، وہ کام کیجئے. پھر آپ دیکھیے کہ اس میں انشاءاللہ مشکل سے مشکل مرحلہ بھی آئے گا تو آپ پار کرتے چلے جائیں گے. لیکن اگر آپ نے محض وقتی طور پہ لوگوں کی باتوں سے متاثر ہو کے، لوگوں کی باتوں میں آ کے کبھی یہ کر لیا کبھی وہ کر لیا، اپنے اندر صلاحیت نہ بھی پائی، پھر بھی کچے پکے دل سے کوئی کام شروع کر دیا، یا کوئی کام آسان لگا تو شروع کر دیا، تو اس طرح اپنے آپ کو ضائع مت کریں. کام آسان ہو یا مشکل، ممکن نظر آتا ہو یا ناممکن نظر آتا ہو، لیکن آپ اپنے اندر پکا عہد کریں. اس دن میں نے ایک چھوٹا سا واقعہ آپ کو سنایا تھا نا، کہ جب میں نے یہ سوچا تھا کہ اب یہ کھلوانا ہے، یہ قرآن بند نہیں ہوگا، یہ کھلے گا، اور اس وقت ایسی سچویشن تھی کہ جس میں صرف ایک دیوانہ شخص یہ کہہ سکتا تھا، لیکن میرے خیال میں وہ ایک لمحہ ہوتا ہے نا، اللہ تعالیٰ دل میں بات ڈالتا ہے کہ یہ کرو. اور اگر ہم لبیک کہہ دیتے ہیں، اپنے آپ کو پیش کر دیتے کہ اللہ بس میں حاضر ہوں، میں نے اپنا آپ تیرے حوالے کیا، اب تو مجھ سے کام لے لے، پھر اللہ تعالیٰ لے لیتا. یہی چیز وہ پھر بنتی ہے بنیاد، کہ اللہ تعالیٰ پھر راہیں دکھانا شروع کر دیتا، اچھا اب یہ کر لو، اب یہ کر لو. وہ پھر انسان کو ایک ایسی بصیرت حاصل ہونے لگتی ہے، ایسی ایسی راہیں کھلتی ہیں جو دوسرے کسی کو بھی نظر نہیں آتی. انسان ان اپرچونیٹیز سے فائدہ اٹھاتا ہے جن کے بارے میں کسی دوسرے کا خیال بھی نہیں جاتا، حالانکہ وہ چیزیں موجود ہوتی ہیں، لیکن نظر کس کو آتی ہے؟ جو صرف ظاہر کی نہیں اندر کی نظر سے پھر دیکھنا شروع کرے. آپ کس چیز کے خواب دیکھا کرتے ہیں بتائیے؟ خواب کس چیز کا نظر آتا ہے آپ کو؟ جو چیز آپ کے اپنے اندر ہوتی ہے، اسی کے بارے میں आपको फिर राहें नजर आती हैं, यानी जो आपके दिल में बातें थी ना, वो फिर वो सिर्फ दिल में नहीं, रात में भी आपके ख्वाबों में भी वही चीजें शामिल हो जाती हैं, वही आप सोचने लगते हैं। फिर आपको अल्लाह ताला सिर्फ दिन में नहीं रात को भी काम करने की सलाहियत बख्शता है। आप सो भी रहे हो तो काम हो रहा होता है, ठीक है, आपकी पूरी इन्वॉल्वमेंट हो गई उस काम में, और फिर वो चीज मुश्किल नहीं रहा करती। इन्होंने बहुत अच्छा सवाल किया कि बाज़ औक़ात हम डिसाइड भी नहीं कर पाते कि हमें क्या करना चाहिए और क्या नहीं करना चाहिए, बिमा कदमा व अखरा के हवाले से, यानी जो होता है ना पिक एंड चूज, क्या कर लें और क्या छोड़ दें, क्या ऑप्ट करें, हर जगह और हर वक्त ये होता रहता है। अच्छा अब क्या करें, अब क्या ना करें, इस वक्त यहाँ बैठे कि चल दें, पढ़े कि ना पढ़े, हर वक्त हम दो चीजों में से एक अपने लिए चुन रहे होते हैं। तो फिर इसका ताल्लुक हिकमत से होता है, यानी मसलन आप मुख्तलिफ टेस्ट के जरिए अपने आप को और दूसरों को परख सकते हैं। एक बच्चे को आप दो चीजें पेश करते हैं, उनमें से एक ले लेता है दूसरी छोड़ देता है, दूसरे को देते हैं तो वो दूसरी लेता है और छोड़ देता है, दोनों में वजह क्या, फिर आप एनालिसिस करते हैं कि आखिर क्या वजह है कि एक बच्चे ने खिलौना पसंद किया और एक बच्चे ने किताब पसंद की, इसके पीछे क्या रीजन है। तो इंसान की शख्सियत जो है वो एक दिन में या एक वक्ती तौर पर जो हमें नजर आ रही थी वो दरअसल वो नहीं होती, उसके पीछे गहरे असरात होते हैं। उन सब चीजों को तब्दील करके एक रीफॉर्म होना, नया इंसान बनना, ये वक्त मांगता है, और इसके लिए इंसान को मुसलसल कोशिश और मेहनत और अल्लाह से दुआ करनी पड़ती है। इसीलिए कहा गया मन युतल हिकमता फकद ऊतिया खैरन कसीरा, हिकमत क्या है, राइट टाइम पर राइट डिसीजन, और राइट डिसीजन क्या है जो हमें आखिरत के एतबार से फायदा दे, तो जिसको हिकमत मिल गई उसको खैर कसीर मिल गया। तो यहाँ भी बात यह है कि इंसान उस दिन जाके फिर पछताएगा, ये तो मैं कर सकता था, क्यों ना किया, छोड़ा क्यों। अखरा का माना होता है ताखीर करना, पोस्टपोन करना, आज नहीं कल करेंगे। जैसे हो सकता है आप में से बाज लोगों को गर्मी सता रही हो और आप सोच रहे हैं शायद ही अनाउंस कर दें छुट्टी का, है ना, कि चलो कोई बात नहीं कल जो आना है, या कल ही की छुट्टी दे दें, क्या पता कल भी लाइट ना हो तो फिर ऐसे ही आके परेशान हो। तो बात यह है कि अगर अजम कर लिया कि नहीं करना है तो फिर अल्लाह ताला करवा भी देता है, लेकिन अगर अपनी नीयत खराब हो जाए तो फिर कोई भी सहूलत इंसान उससे फायदा नहीं उठाता। तो ये जो इतना हसरत का दिन होगा ना, वो कयामत का दिन, यौमुल हसरत भी कहा गया उसको, युनब्बा उल इंसान, इंसान को खबर दी जाएगी, युनब्बा कलस नबा उनसे है, इंसान को बताया जाएगा। और किस तरह बताया जाएगा, ये भी हो सकता है नामा अमाल सामने दिखा के, ये भी हो सकता है एक फरिश्ता आके वो सारी जगह हाईलाइट करके दिखा दे, ये पेज खाली है, ये गैप्स है, यहाँ नियत की खराबी है। कहीं मैं एक वाक्य सुन रही थी कि एक शख्स ने सूरत ताहा पढ़ी और बहुत ही खूबसूरत अंदाज में पढ़ी, तो रात को उसको ख्वाब में दिखाया गया, ये वाक्य मैंने कहीं सुना है, मेरे अपने किसी तजुर्बे का नहीं है और ना ही मेरे पास उसकी कोई दलील है, लेकिन बहरहाल इबरत के लिए बहुत अच्छा वाक्य। तो उस शख्स ने सूरत ताहा पढ़ी और रात को जब वो सोया तो उसको ख्वाब में दिखाया गया कि वो सूरत ताहा जो है वो उसके अमालनामे में सोने के कलम से, सोने के पानी से लिखी, तो बड़ा खुश हुआ कि अल्हम्दुलिल्लाह मेरी नेकी कबूल हुई। जो ही उसने वर्क पलटने शुरू किए तो बीच में एक जगह आई जहां से वो मिटा हुआ था, कुछ भी नहीं था वहां, प्लेन कागज। तो शख्स हैरान हुआ कि ये साफ क्यों हो गया यहाँ से, यानी शुरू में तो इतना अच्छा लिखा हुआ आ रहा था, यकायक ये आगे से सफेद हो गया। तो उसको बताया गया कि हाँ जब तुम पढ़ रहे थे और बहुत खुशू खुशू से पढ़ रहे थे, तो बड़ी अच्छी नीयत से पढ़ रहे थे, तो इतने में एक शख्स दाखिल हुआ था तुम्हारे पास, तो तुम्हारे जी में ये ख्याल आया कि मेरी ये तिलावत सुन के ये कितना खुश होगा, तो जो ही तुम्हारी नीयत फिरी वो सफ़े साफ हो गए वहां से। और ये एक हकीकत है, यानी बाज़ अवक़ात अल्लाह ताला ख्वाब के जरिए ऐसी बातें इंसान को दुनिया में भी दिखा देते हैं, यानी जरूरी नहीं कि हम झुटलाएं। और अगर ख्वाब ना भी है तो क्या ये सच नहीं कि जो काम अल्लाह के लिए नहीं होगा वो क़यामत के दिन सफा कर दिया जाएगा, मिटा दिया जाएगा, इंसान के नाम अमाल में उसको नहीं डाला जाएगा, वो नेकी नहीं बनेगा। और कितने ही मौके ऐसे आते हैं कि हम कदम कदम पे फिसल पड़ते हैं, कदम कदम पे नीयतें खराब कर बैठते हैं, कदम कदम पे हौसले हार बैठते हैं। तो इंसान को हर लम्हा मोहतात रहने की भी जरूरत है। अच्छा अब ये जो बात है ना, युनब्बाउल इंसान, इतनी वहशत आती है, पता नहीं आप ये फील कर रहे हैं कि नहीं, कि कोई आके आपको आपका नाम अमाल दिखाए, जरा देखिए अपना नाम अमाल। एक तो वो खुश नसीब होगा जिसको मिलेगा और वो उठ के कहेगा हाँ उमकरो किताबिया, आओ मेरी किताब पढ़ो, क्योंकि वो सारे सफ़े सोने के पानी से शायद लिखे हुए हों। वो तो सबको दिखा के खुश होगा। जाहिर है कि बहुत अच्छी कैलीग्राफी का टुकड़ा हो तो हम उसको बंद नहीं करके रखते, लटका के रखते हैं सब देखें, तो उसका नाम अमाल भी इतना खूबसूरत होगा नेक अमाल की वजह से कि सबको वो खुद दिखाएगा, डिस्प्ले करेगा, उसकी दिखावे की ख्वाहिश वहां पूरी होगी। उसे सारी जिंदगी कंट्रोल करके रखा, आज दिन है दिखाने का, खुश होने का और खुश करने का दूसरों को। बहरहाल यहाँ पर जब इंसान को दिखाया जाएगा उसका नाम है अमाल, ये नब्बा बताया जाएगा, नहीं सिर्फ ये नहीं कि दिखाया जाएगा बल्कि ही हैज टू बी टोल्ड, वहां उसको बाकायदा खबर दी जाएगी, उसको इन्फॉर्म किया जाएगा कि खोलो पेज फुलाना, देखो ये किया था ये छोड़ दिया था। इस मौके पे मैं आप सबसे, कल मुझे बहुत हॉल आ रहा था घर में, दिन रात एक ही रील चलती रहती दिमाग में, आप लोग अब यहाँ से निकलने वाले हैं क्या करेंगे, ये भूल ना जाए। जैसे एक माँ होती है ना तो बच्चों के बारे में फिक्र करती रहती है, तो मेरे सामने कभी कोई चेहरा आता, कभी कोई आता, कभी कोई आता, मैं सोचती हूँ कि ये कहीं गाफिल ना हो जाए, ये कभी छोड़ ना दे। इस वक्त जो इनके ईमान का लेवल है, अल्लाह ये कायम रखना, ये नीचे ना जाए ये लोग, क्योंकि एक दफा दीन की तरफ आने के बाद उसको बुला देना, उसको छोड़ देना, उससे भी ज्यादा जिल्लत की बात होती है ना इंसान के लिए। क़यामत के दिन इंसान को ऐसे लोगों में उठाया जाए और फिर इतनी हसरतें हों कि मैं इनमें शामिल था और आज यहाँ से उठा के उधर फेंक दिया गया, है बहुत ही डर लगता है ना। खैर इस वक्त मुझे ये ख्याल आ रहा था कि जैसे आप लोगों ने कुरान पाक पढ़ा, और आप में से कुछ लोग होंगे जिन्होंने कुछ हिस्सा पढ़ा और कुछ छोड़ भी दिया, आज एबसेंट हो गए, कल एबसेंट हो गए, आज छुट्टी हो गई, आज ये हो गया, आज वो हो गया, मजबूरियां इंसान के साथ हैं, बीमारी है, सेहत है, लेकिन आप में से डेफिनेटली हर एक जानता है और खुद जानता है कि उसने कौन सा हिस्सा छोड़ा हुआ है, किस दिन वो एबसेंट था, कौन सा हिस्सा उसने नहीं पढ़ा, नहीं सुना, नहीं समझा, और बस ऐसे ही इधर उधर से उटपटांग बातें लिख के खाना पूरी कर दी। तो ठीक है, जो वक्त गुजर गया सो गुजर गया, लेकिन कम अज कम हम अपनी इस किताब को तो एक दफा अच्छी तरह ऐसे मुकम्मल करें कि कोई आयत उसकी छुट्टी भी ना हो, कोई आयत ऐसी ना हो कि जिस पर हम ऐसे ही बस काम चलाने वाली बात करें। बिमा कद्दमा व अखरा, जो किया और जो छोड़ दिया, जो नहीं किया, जिसको पोस्टपोन कर दिया, ताखीर कर दी, डिले कर दिया, अच्छा कल कर लेंगे, बाद में कर लेंगे, फिर कर लेंगे, वो उसको वहां बता दिया जाएगा, ये भाई तुमने ये काम नहीं किया था, आज हम लोग तो आपको नहीं बता सकते, हमारे पास तो कोई ऐसा जरिया नहीं है, ना ही कोई ऐसा सिस्टम कि जिसके जरिए हम आपको निकाल के बता दें कि ए फलां तुम्हारा इतना इतना काम छुटा हुआ है, ये तुमने जिम्मेदारी नहीं पूरी की हुई, यहाँ यहाँ तुम एबसेंट थे। लेकिन क़यामत के दिन युनब्बउल इंसान, सारी एबसेंटीज वहां सामने रख दी जाएंगी, यहाँ डंडी मारी थी, ये सुनना ही नहीं चाहते थे तुम, ये पढ़ना ही नहीं चाहते थे कि कहीं अमल ना करना पड़े, या इसको तुमने इग्नोर किया, इसको तवज्जो नहीं की, इसलिए ये एक हकीकत है और इस हकीकत पर इंसान खुद भी आ गया। इसीलिए अल्लाह ताला फरमाता है बलिल इंसान वाला नफ्सिही बसीरा, बल्कि इंसान अपने नफ्स पर अपने बारे में खूब आगाह है, सब बसीरत रखता है, सबको अपना पता है, हर शख्स को अपनी खबर है कहाँ खड़ा है वो, कहाँ कहाँ कमी कोताही की है, क्या काम कर चुका है, क्या छोड़ चुका है। अब देखें, टीचर को धोखा दे सकते हैं, माँ बाप को धोखा दे सकते हैं, लोगों की नजर में आप अच्छे बन सकते हैं कुछ न करके, लेकिन अल्लाह को कोई धोखा नहीं दे सकता, उसके सामने कोई नहीं छुप सकता, कोई वहां पर फॉल्स डॉक्यूमेंट पेश न कर सकेगा, किसी और का अमाल नामा न ले उड़ेगा, अपना ही पेश करना पड़ेगा। बल इंसान अला नफ्सिही बसीरा वलौ अल्का माज़ीरा, हाँ वो कितनी ही माजरतें पेश करें। दुनिया में जब हम कोई काम नहीं करते तो एक लंबी लिस्ट होती है एक्सक्यूजेस की, कुछ सच्ची और कुछ झूठी, ये नहीं हो सका, सॉरी ये इसका वक्त नहीं मिला, इसका मूड नहीं बना, ये ऐसे छूट गया, ये वैसे छूट गया, लेकिन वहां इसमें से कोई भी उजर जो महज उजर होगा या उजर बराए उजर होगा, जब एक वक्त बहाना पेश करने का, चलो कोई भी बहाना गढ़ दो। दुनिया में जब हम किसी को मुतमईन करना चाहते हैं, किसी से जान छुड़ाना चाहते हैं, तो हम कोई बहाना घर के पेश कर देते हैं, ये वजह थी, अगला भी चुप कर देता है सुन के, चलो होगी जाने दो इसको, लेकिन वहां कोई माजरत पेश ना कर सकेगा और ना ही कोई माजरत उसके काम आएगी। ये माजीर उन जो है, माजरत उनकी जमा है, और ये लफ्ज उजर से है, यानी जुर्म करके कोई ये ना कह सकेगा कि ये वजह थी जुर्म करने की, اور اسی طرح کوئی شخص بہانہ کر کے سزا سے نہ بھاگ سکے گا اور نہ ہی کسی کا کوئی بہانہ قبول کیا جائے گا، نہ ہی وہ ایسی تاویلیں پیش کر سکے گا جو اس سے قبول ہو جائیں، اور ایسا کرے بھی تو کچھ فائدہ ہی نہیں ہے، وہاں عذر پیش کرنے کا فائدہ ہی نہیں، کیونکہ اللہ کی عدالت یہاں کی عدالت سے مختلف ہے۔